मान्छे होला कि हो मनोज, आजभोलि त जहिले ढिला गर्छ भने टाइममा आउनुपर्छ नि। साथीसँग कुरा गर्न ढिला भइसक्यो यहाँ। अझ कति टाइम लाग्छ भनेर फोन गऱ्यो भने एकछिन टाइम लाग्छ भन्छ। कस्तो के भएको केटा हो? सविता, ओ सविता, छिटो आऊ न भित्र, साथीसँग कुरा गर्न ढिला भइसक्यो। किन बाहिर बसिरहेको भने? ल, कति बेला आइपुगेको तिमी? अनि अघि ढिला हुन्छु भनेको होइन त? ढिला त हुन्छु भनेको नि, तर छिट्टै आइपुगे नि। कसरी मनोज, जाम साम थिएन बाटोमा? टुटल भनेको थाहा छ सविता तिमीलाई? हो, यही टुटलले गर्दा छिटो भयो नि मलाई। थाहा छैन त मलाई, के टुटल भनेको भन न। भइहाल्छ नि सविता, ल सुन, टुटल भनेको एउटा मोबाइल एप्लिकेसन हो। तिमीलाई कुनै ठाउँ जानु पर्यो भने यसबाट तिमीले बाइक बुक गर्न सक्छौ। तिमी भएको ठाउँमा बाइक आउँछ, अनि जहाँ जानुपर्ने हो त्यो ठाउँसम्म पुर्याइ पनि दिन्छ। ए, गजबै रहेछ नि। तर मनोज, यो त एकदमै महँगो होला नि त फेरि। कहाँ महँगो हुनु सविता, ट्याक्सी चढ्नुभन्दा एकदमै सस्तो हुन्छ, अनि छिटो पनि एकदमै छिटो हुन्छ। त्यसो भए त धेरै नै राम्रो भयो। हो नि सविता, अनि अर्को फाइदा भनेको चाहिँ सुरक्षाको कुरा पनि हो क्या। अब तिमी टुटलबाट कतै जाँदैछौ भने तिमी कहाँ पुग्यौ भन्ने कुरा पनि मैले मजाले थाहा पाउन सक्छु, त्यो पनि तिम्रो लोकेसन ट्र्याक गरेर। ए, भनेपछि यो त एकदमै राम्रो कुरा रहेछ है मनोज, मलाई त एकदम राम्रो लाग्यो। म पनि एकचोटि ट्राई गर्नु पर्यो टुटल। भइहाल्छ नि सविता, टुटल भन्ने एप चाहिँ प्ले स्टोरमा पाउँछ, त्यो एपलाई डाउनलोड गर अनि इन्स्टल गर अनि मजाले टुटल चढ। ल ल मनोज, अब टुटल चाहिँ चढ्दै गरौँला, तर त्योभन्दा पहिले चाहिँ साथीलाई कार्यक्रममा स्वागत गरौँ अनि गफगाफ पनि गरौँ, हुँदैन? भइहाल्छ नि त सविता, ल तिमी नै सुरु गर नि त। ल ल मनोज, नमस्ते र धेरै धेरै स्वागत छ साथी। तपाईँकै प्यारो भन्दा पनि प्यारो रेडियो कार्यक्रम साथीसँग मनका कुराको बिल्कुलै नयाँ 861 भाग लिएर आइसकेको छु। म तपाईँकी हँसिली रसिली अनि चुटिक्क परेकी प्यारी साथी सविता। र साथी सविता सँगसँगै म पनि छु है साथी, म तपाईँकै बिन्दास अनि झ्याप्प कपाल पालेको साथी मनोज, र मेरो तर्फबाट पनि तपाईँलाई कार्यक्रममा धेरै भन्दा धेरै धेरै स्वागत छ है। अनि मनोज, तिमीले अघि मलाई फोनमा त हाम्रो पोखराको अमरसिंह स्कुलको श्रोता समूहका साथीले गाउनु भएको गीत सुनाउँछु भनेको होइन त? खै त सुनाएको मलाई र साथीलाई? सुनाउँछु भनेपछि सुनाइहाल्छु नि सविता, ल सुन्ने हो त अहिले नै? सुन्ने नि मनोज, अहिले नै सुन्ने। ल ल ल, सुनाइहाल्छु है त साथी, तपाईँ पनि सुन्नुहोस् है त, पोखराको अमरसिंह स्कुलको श्रोता समूहको साथीले गाउनु भएको यो गीत। सबैले नमस्ते, मेरो नाम चाहिँ राम गुरुङ, म चाहिँ अमरसिंह क्लास 9 अध्ययनरत छु। आज चाहिँ म दयाक्स ब्यान्डको सिमाना भन्ने गीत गाउन गइरहेको छु। हाम्रो सिमानालाई मिचेको हो कि बेचेको हो, हाम्रो सिमानालाई मिचेको हो कि बेचेको हो, पहिलो कुरा यो बुझ्नु छ, चक्रव्यूह कसले रचेको हो, टनकपुर र कालापानी मिचेको हो कि बेचेको हो, दोस्रो कुरा यो बुझ्नु छ, सम्झौता कसले रचेको हो, पुर्खाले लडे नाला पानी, अब हामी लड्छौँ काला पानी, नत्र हामी बाँच्नु नै धिकार हुन्छ सधैँ छिमे कि को डर मानी मानिए। हाम्रो सिमानालाई मिचेको हो कि बेचेको हो। थ्याङ्क यू। मेरो कथा साथीसँग मनका कुरा मार्फत। साथी, के तपाईँ आफ्ना जीवनका भोगाई र अनुभव साथीसँग मनका कुरा रेडियो कार्यक्रम मार्फत तपाईँ जस्तै अरू साथीलाई सुनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आफ्ना अनुभवलाई कथा, कविता वा नाटकको रूपमा लेखी पठाउनुहोस्। तपाईँका अनुभवलाई हामी रेडियो नाटकको रूपमा परिणत गरी तपाईँकै नाम दिएर साथीसँग मनका कुरा रेडियो कार्यक्रम मार्फत प्रसारण गर्नेछौँ। र आफ्नो जीवन भोगाई साथीसँग मनका कुरामा पठाउनका लागि हुलाक ठेगाना रहेको छ, रेडियो कार्यक्रम साथीसँग मनका कुरा, पोस्ट बक्स नम्बर 118 ललितपुर नेपाल, वा पोस्ट बक्स नम्बर 1187 काठमाडौँ नेपाल। त्यसै गरी हाम्रो इमेल ठेगाना रहेको छ cwfriends@hotmail.com, cwfriends@hotmail.com। त्यसै गरी अर्को ठेगाना रहेको छ facebook.com/ssmkradio। मनोज, तिमीलाई धेरै धेरै धन्यवाद छ है साथीले गाउनु भएको यति राम्रो गीत सुनाएकोमा। अनि पोखराको अमरसिंह स्कुलको श्रोता समूहको साथी, तपाईँलाई पनि धेरै धेरै धन्यवाद यति मिठो अनि यति मजाको गीत सुनाउनु भएकोमा। अनि साथी तपाईँलाई थाहा छ अमरसिंह स्कुलको श्रोता समूह साथीसँग मनका कुराको एक मात्रै दृष्टिविहीन श्रोता समूह पनि हो है। अँ हो नि। लै त साथी, तपाईँ पनि आफ्नो जीवनका भोगाईहरूलाई अमरसिंह स्कुलको साथीले जस्तै गीत गाएर अथवा कथा, कविता, नाटक तपाईँलाई जुन माध्यम सजिलो लाग्छ त्यही माध्यम प्रयोग गरी हामीलाई पठाउनुहोला। हामी तपाईँको जीवन भोगाईको प्रतीक्षामा हुनेछौँ। होइन त मनोज? हो नि सविता। ल अब चाहिँ आजको कथा नै सुन्न जाउँ न, हुँदैन सविता? भइहाल्छ नि मनोज। अनि थाहा छ साथी, आजको कथा त हाम्रै प्यारी किशोरीले लिएर आएकी छिन्। कसको कथा लिएकी छिन्, कहाँको कथा लिएर आएकी छिन् भनेर थाहा पाउनको लागि किशोरीलाई नै भेटौँ है त। के गर्नुभएको बाबु यस्तो? नगर्नुहोस् न यस्तो। यति नगरी त हुँदै भएन नि। यत्रो वर्ष भैँसीको पैसा तिर्ने छाँटकाट छैन, फेरि भैँसी नलगेर के गर्नु त? काका त्यस्तो नगर्नुहोस् न, हाम्रो भैँसी नलैजानु न। छोड भनेको निर जान, छोड छोड, अहिले फेरि पड्काइदिन्छु नि तँलाई। तपाईँलाई थाहा छँदैछ नि कान्छा हाम्रो अवस्था, यही भैँसी त छ, हामीले दुई छाक खान पाएका छौँ, नत्र हामी आमा छोरा भोक भोकै हुन्छौँ। त्यो कुरो मलाई थाहा छैन, जसरी व्यवहार चलाउने हो चलाउनु। आज त म कुनै पनि हालतमा रित्ते फर्किन्न, कति दिन बाटो हेर्नु हो मैले। तपाईँको दाईको काम सकेको हिजो मात्रै हो, आज आएर तपाईँले यस्तो गर्नुहुन्छ कान्छा? हामी कसको सहारामा बस्ने? यो निराजनलाई मैले के खुवाएर पाल्ने? काका अस्ति बुवा हुँदासम्म त खुबै माया गर्नुहुन्थ्यो, तर आज हामी यस्तो दुःखमा परेको बेला किन यस्तो गर्नुहुन्छ काका? हाम्रो तपाईँ बाहेक को छ र अब? अँ धेरै नकर है निराजन, तिम्रो छोरालाई सम्हाल है भाउजू। ओइ ओइ राम, त्यो भैँसी तुरुन्त फुकालिहाल्छ। के गर्नुभएको काका यस्तो? म त मरे पनि भैँसी लान दिन्न के? ओइ कहिले दिन भनेर हुन्छ? तिर बाउले मर्ने बेलासम्म पनि घर बनाउँदा ल्याएको ऋण तिर्न सकेन। खोइ ए छोट छोट यसलाई त बाउले खाएको ऋणको रिस यो बालाको माथि किन पोख्नुहुन्छ? यसलाई के थाहा छ र यो कुरा? अब भैँसी नै लैजाने लाएपछि चुप लागेर लानु नि, यसलाई किन कुट्नुहुन्छ? नरो बाबु नरो नरो। थाहा छैन भने चुप लागेर बस्नु नि, किन जान्ने भएर बोल्नु पर्यो? कति न कमाएर पैसा तिर्न सक्ने जस्तो तिर्छु, जसरी पनि तिर्छु तपाईँको पैसा। तिरिस तैँले पैसा तिरिस, यस्तै तालले पैसा तिर्छस् तैँले। बाउ समानको काकासँग मुखमुखे लाग्नेले पैसा तिर्छ रे, तिरिस तैँले तिरिस। भोलि पर्सि बाउले गरेको व्यवहार मलाई के थाहा छ भनेर मेरो कठालो समाउन आउन बेर पनि लाउँदैनस् तैँले, बुझिस्? तपाईँले जे भन्नुहोस् काका, म तपाईँको पैसा तिरेरै छोड्छु। हामी यति दुःखमा हुँदा तपाईँले गरेको यो व्यवहार म कसरी बिर्सन्छु र? भयो भयो, धेरै भाषा नछा, हेरौँला कसरी तिर्दो रहेछस्। ए रामी हिँडि, त्यो भैँसी लिएर हिँडिहाल्छु तुरुन्त, झट्टै हिँड्न धेरै। ए बोई, के भएको निराजनको काका? पैसा दिन सकेन भन्दैमा गोठबाट भैँसी फुकाएर लाने हो? त्यो पनि निराजनको बुबा, उसको आफ्नै दाई बितेको भर्खर 14 दिन भएको छ। यस्तो बेलामा आफ्नी भाउजू र भतिजलाई साथ दिने, सहयोग गर्नुपर्ने बेलामा उल्टे यस्तो गर्ने हो त साथी? ए बोइ साथी, निराजनको कुरा गर्दा गर्दै अहिले म कहाँ छु, किन छु भन्नै बिर्सेछु। के भने नि साथी, मलाई हाम्रो अछामको साथीले निराजनको बारेमा सुनाउनु भएको थियो कि उसलाई एकदमै समस्या परेको छ, बुवा पनि भर्खरै बित्नु भएको छ, सबैले हेला गर्छन् भनेर। त्यही भएर खास कुरा के रहेछ भनेर बुझ्न आएको के म, नभन्दै हो रहेछ। अब के गर्छ होला है साथी निराजनले? निराजन, ए निराजन, खाना खाना तल आइज भनेको, अघिदेखि के ठुस्रो परेर बसिरहेको छ कुनी? होइन बोलाए पनि सुन्दैन कि क्या हो निराजन? ए कति कराउनुहुन्छ क्या आमा, मलाई खान मन छैन, म खान्न क्या आमा? खान मन छैन भनेर हुन्छ? खुर्क आइज। खान मन छैन भनेपछि छैन छैन नि। तैँले खाना नखाने भए म पनि खान्न, दिन्छु लगेर भैँसीलाई। दिनुहुन्छ खुब भैँसीलाई, भैँसी काकाले लगेको थाहा छैन र? ए भुसुक्कै बिर्सेछु, त्यही एउटा थियो हाम्रो हातमुख जो गर्ने सारा, त्यही पनि कान्छाले लगेर गइहाल्नु भयो। कस्तो दिन लागेको रहेछ नि भरे हाम्रो त। के कुरा गर्नुभएको आमा तपाईँले, म छैन र तपाईँको निराजन? जसरी पनि काकाको बाटो भैँसी फिर्ता लिएर आउँछु। कसरी ल्याउँछस् बाबु तैँले? पैसा नतिरी काकाले देला जस्तो लाग्दैन मलाई? दिने होइन आमा, जसरी हाम्रो गोठबाट भैँसी फुकाएर लगेका थिए त्यसरी नै तिनको गोठबाट हाम्रो भैँसी फुकाएर ल्याउँछु। अलि रात छिपियोस् न मात्रै। नचाहिने कुरा नगर है केटा। काकाले हामीलाई यो घर बनाउँदा ऋण दिनुभएको थियो, तर यत्रो वर्ष हुँदा पनि हामीले त्यो ऋण तिर्न नसकेर भैँसी लैजानु भएको, त्यसै लानु भएको हो र? जे भए पनि हामी अहिले यति दुःखमा भएको बेला काकाले गर्ने यस्तै हो त हामीलाई। त्यही भएर म त अझै भैँसी लिएर आउँछु, अनि बल्ल थाहा पाउँछन् तिनले कोही छैन भनेर, हेप्दा के हुन्छ भनेर। कति नचाहिने कुरा गर्न सकेको यो केटाले, दिक्क नबना त मलाई। काकाको व्यवहारले कति नराम्रो लागेको छ, त्यसमाथि त पनि त्यस्तै गर। नरुनु न आमा, मैले तपाईँलाई नराम्रो भनेको होइन नि, मैले त काकाले लगेको भैँसी फिर्ता ल्याउँछु पो भनेको। काका मूर्ख भयो भन्दैमा त पनि त्यस्तै हुन्छस्। बरु अब के गर्ने भनेर पो सोच्नु पर्छ। दुई चार कक्षा भए पनि पढेको छस्, तैँले नै यस्तो कुरा गरिस् भने मैले के गर्ने भन् त? कसको मुख हेरेर बाँच्ने? आमा त्यसो भए भन्नु न त के गर्ने? मैले अब राम्ररी पढ्नु पर्ने बेला भएको छ, अर्को वर्ष एसएससी पनि दिनु छ, सबै साथीहरूले ट्युसन पढ्न थालिसके, मैले कसरी पढ्नु? अब अलिअलि दुध बेचेर पैसा आउँथ्यो र चलेको थियो, अब त के नै बाँकी छ र आमा? त्यही भएर त के गर्ने भनेको त उल्टै झन् नराम्रो हुने काम गर्न खोज्छस्। खै के गर्ने के गर्ने? खै आमा, म बरु कतै जाम त काम गर्न। तँलाई राम्ररी पढाएर ठुलो मान्छे बनाउने सपना थियो तेरो बुवाको, तर के गर्नु छोडेर गइहाल्नु भयो। बुवाको सपना पुरा गर्नु भए पनि तैँले राम्ररी पढ्नै पर्छ, म पढाउँछु तँलाई, अर्म पर्म गर्छु, बरु भारी बोक्छु, जे गर्नु पर्यो नि गर्छु, तर तैँले पढाइ छोड्ने कुरा नगर है बाबु। तपाईँले पनि त सक्नुहुन्न नि भारी बोक्न, बुवा बितेपछि कति कमजोर हुनु भएको छ तपाईँ, अनि कसरी गर्नुहुन्छ काम? त्यो भन्दा त मैले नै सक्छु काम गर्न, बरु ठुलो बालाई भेटेर उहाँको मिलमा काम लगाइदिनु भन्छु, बिहान बेलुका काम गर्छु अनि दिउँसो स्कुल जान्छु। तैँले कसरी मिलमा काम गर्न सक्छस्? कति दुःख छ त्यहाँ। दुःख छ भनेर के गर्ने आमा, केही त गर्नै पर्यो नि, तपाईँले भन्दा त मैले नै काम गर्न सक्छु, फेरि मैले हाम्रो स्कुलको छेउमा भएको दुई चारजना साहुलाई पनि चिनेको छु, मलाई माया पनि गर्छन् उनीहरूले, के थाहा केही काम दिइहाल्छन् कि। खै बाबु, आफ्नै काकाले त पत्याएन, अरूले के पत्याउँथ्यो र हामी दुखीलाई? ल बरु खाना खान आइजो, चिसो भइसक्यो खाना पनि। तपाईँले खाने भए मात्रै खान्छु, नत्र खान्न। अघि पनि त तैँले नै खान्न भनेको त हो नि, मैले हो र? ल हात धोएर आइजो, आएको छेउमा बसेर खामला आमा छोरा। हुन्छ आमा। मेरो मिलमा बिहानदेखि साँझसम्म काम गर्ने मान्छे हुँदाहुँदै साँझ बिहान मात्रै काम गर्ने, दिउँसो स्कुल जाने मान्छेलाई मैले किन काममा राख्ने हो नि राजन? ठुलो बुवा, म अप्ठ्यारोमा परेको छु, तपाईँलाई थाहा नै छ, काकाले अस्ति आएर भैँसी लिएर जानुभयो, तपाईँले काम दिनुभयो भने सजिलो हुने थियो। हेर निराजन, मैले तँलाई काममा राख्न सक्दिनँ है, तँ यत्रो सानो मान्छेलाई काममा राखेर मैले के गर्नु? अनि ठुलबा, अस्ति त तपाईँले केही समस्या पऱ्यो भने मलाई भन्न आइज भन्नुभएको थियो त, त्यही भएर पो तपाईँले केही सहयोग गर्नुहुन्छ कि भनेर आएको। अब कुन बेला कसलाई के भनिन्छ, के भने जति सबै पुरा गर्न कहाँ सकिन्छ र? जा अन्त खोज काम, मैले काम दिन सक्दिनँ है। त्यसो भयो ठुलबा, अलिअलि पैसा सापट्टि दिनु न त, म त्यही पैसाले आफैले केही गरौँला। ए पैसा दिनु रे? होइन त फुचेलाई मैले किन पैसा दिने हो? बाउले त ल्याएको पैसा तिर्न नसकेर काकाले भैँसी लिएर गयो रे, अब तँलाई दिन्छु मैले पैसा, मसँग त पैसा फोनले बोटै भए जस्तो कुरा गर्छ यो केटो त। अँ ठुलो बुवा, के ठुलो बुवा गरिरहेको, छैन मसँग पैसा सैसा, फेरि भए पनि किन दिने मैले तँलाई, सस्तो छ र मलाई, खुर्क गइहालेँ यहाँबाट, तैँले एक सुक्को पनि पाउँदैनस् है। Oh, अस्तिसम्म जे परे पनि म सहयोग गर्छु बाबु भन्ने ठुलबुवाले पनि यस्तो नराम्रो व्यवहार गर्नुभयो। अरूले त झन् किन नगरुन्। हुन त आफ्नै काकाले त त्यस्तो गर्नुभयो भने यिनी त को हुन् र? अब म के गरौँ, कहाँ जाउँ, कोसँग सहयोग मागौँ? अलिअलि सहयोग गर्ने जस्ता सबैलाई भने तर कसैले पनि सहयोग गरेनन्। आज चार दिन भइसक्यो मैले पैसा खोजेर हिँडेको, तर सबैले गाली गर्ने हेला गर्ने बाहेक अरू कोही भेटेन। आमाले त भन्नुभएकै थियो नि कसैले पनि पैसा दिँदैनन् भनेर। अब म के गर्ने होला? ए भाइ, निराजनले कस्तो दुःख पाएको है साथी। मलाई त एकदमै नराम्रो लाग्यो उसको अवस्था देखेर। कति नमज्जासँग रोयो ऊ। उसले ठुलो बुबा र अरू मान्छेलाई यतिकै पैसा मागेको त थिएन नि। केही सानोतिनो काम गर्छु, तपाईँहरूको पैसा फिर्ता गर्छु भन्दा पनि गाली गर्ने, होच्याउने, नराम्रो व्यवहार गरेर पो फर्काए। साथी, आज त चार चार दिन भइसकेको छ उसले पैसा खोज्दै हिँडेको, तर कहीँबाट पनि उसले पैसा पाएको छैन। फेरि उसले चिने जानेको सबै ठाउँमा सोधि पनि सकेको छ, तर कसैले पनि एक सुको उसलाई दिएका छैनन् भाइ। आशा नै मारिसकेको छ बिचरा निराजनले त। घरको अवस्था, बिहान खाए बेलुका के खाउँछ, फेरि त्यही माथि उसलाई पढ्नको लागि कापी कलम किन्ने पैसा पनि छैन, ट्युसन पनि पढ्न पाइरहेको छैन उसले। अब त पैसा दिने कोही भेटिएन भने त के होला है उसको हालत? अब हाम्रो निराजनले के गर्छ होला है साथी? ए भाइ, भयो त यार, अब कति रोगो के त, नरो न। नरोएर के गरौँ त दिनेश दाइ? अब त सबै बाटोहरू बन्द भइसक्यो। हेत्तेरिका, अब तैँले नै यसरी बाटो बन्द भयो भनेर हिम्मत हारिस, रोएर बसिस् भने काकीलाई कति गाह्रो हुन्छ होला, सोच त एकचोटि। त्यो त हो दिनेश दाइ, तर म के गरौँ तपाईँले भन्नु न। कहाँ मात्र गइनँ, मलाई काम देऊ, अलिअलि पैसा ऋण देऊ भन्न, तर मलाई कसैले पत्याएनन्। अनि काकाकोमा गइस् त काकाले सहयोग गर्नुहुन्थ्यो होला नि त। काकाको त नामै नलिनु दाइ, बुवा बितेको 14 दिनको दिन आएर भएको एउटा भैँसी पनि लिएर गयो। अब त्यस्ताले सहयोग गर्छन् हामीलाई? हो, काकाले नै त्यस्तो गरेका कस्ता रहेछन् त। अनि अब के गर्छस् त भाइ? खोइ दाइ, अब त के गर्ने, अब त पढ्नु पनि सक्दिनँ होला मैले त। हेर निराजन, पढाइ त जति दुःख गरे पनि छोड्नुहुन्न है, बरु केही उपाय लगाउनु पर्यो पढ्नलाई। उपाय नै छैन दाइ केही पनि, मैले सबैतिर उपाय खोजेँ, सबैसँग सहयोग मागेँ, तर कसैले सहयोग गरेन। आफैले गर्न उपाय छैन, अब त आशै मरिसक्यो दाइ। त्यस्तो भन्नु हुँदैन नि केटा, केही न केही उपाय त सोच्नै पर्छ। अनि पैसा पाइस् भने तैँले के गर्छु भनेर सोचेको थिइस् भन् त? खोइ दाइ, अरू त के गर्न सकिन्छ र? पहिले बुवाले चिया पसल खोल्नु भएको थियो, त्यही बेलाको सामानहरू छ अलिअलि, त्यही नै केही गरौँ कि भनेर सोच्दैछु दाइ। चिया पसलै खोल्न त अलि धेरै पैसा लाग्ला नि, अनि फेरि तेरो ध्यान जति सबै पसलतिर गयो भने कसरी पर्छस् त है तैँले? त्यसरी त तेरो पढाइ बिग्रिहाल्छ नि। आमा पनि त हुनुहुन्छ नि त दाइ, आमाले हेरिहाल्नुहुन्छ नि। म बिहान बेलुका म पनि हुन्छु, दिउँसो आमाले गर्नुहुन्छ, अनि अलिअलि त्यहाँबाट पैसा आयो भने पढाइ खर्च, घर खर्च पनि चल्छ। तर खै, पैसा नै जुटाउन सकेला जस्तो छैन दाई। ल त्यसो भए मसँग यही 2000 मात्रै छ, यो लिइराख्न त। तर दाई तपाईँसँग कसरी पैसा लिनु? मैले तपाईँ पनि त पढ्दै हुनुहुन्छ। त्यो त हो, म पनि पढ्दैछु, तर मैले अलिअलि पैसा जोगाएको पनि छु। बुवाले खाजा खर्च दिनुभएको पैसाबाट हरेक दिन अलिअलि बचाउँछु, यो त्यही पैसा हो। राख। तर तपाईँलाई पनि त चाहिएला नि। चाहिन त चाहिन्छ, खासमा म यो पैसाले एउटा ज्याकेट किन्न भनेर निस्किएको थिएँ, तर मलाई भन्दा धेरै यो पैसाको खाँचो तँलाई छ, त्यही भएर तँलाई दिन लागेको। बरु अरू पनि केही सहयोग चाहियो भने तेरो दाइलाई भन्दै गर्न, ज्याकेट त म पछि पनि किन्दै गरौँला न। परेको बेला केही सहयोग चाहियो भने भन बरु। अँ हुन्छ दाई। बरु दाइलाई कहिलेसम्म फिर्ता गर्नुपर्ने हो पैसा? सकेको बेला तिर्न, मलाई तिर्न हतार गर्न पर्दैन, तर तिर्न चाहिँ पर्छ नि फेरि। तिरिहाल्छु नि दाई, यस्तो अप्ठ्यारो परेको बेलामा सहयोग गर्नुभएको छ, नतिर्ने त कुरै आउँदैन। जम्मा हुने बित्तिकै सुरुमै तपाईँलाई दिन्छु दाई। अनि फेरि कहिले पैसा कमाउला र दिनेश दाईलाई कहिले दिउँला भन्ने धुनमा पढाइ चाहिँ बिगार्ने होइन नि। त्यहाँ फेरि कमाउँछु भन्ने ध्यानमा आफ्नो पढाइ चाहिँ नबिगार्ने। त्यो त बिगार्दिनँ दाई, यो सबै गरेको पढ्न पाइयोस् भनेर नै त हो नि। अनि दाई तपाईँलाई धेरै धेरै धन्यवाद है। ल ल, धन्यवाद सन्यवाद त्यस्तै हो। तैँले पैसाले बरु राम्रोसँग चिया पसल चलाउने, अनि त्यहाँबाट आएको पैसाले मजाले राम्रोसँग पढ्ने है त। हुन्छ दाई। ल अहिले म गएँ। हस् दाई। ल चिया खान आउँछु है तेरो पसलमा। हुन्छ दाई। धन्न दिनेश दाईले सहयोग गर्नुभयो। दिनेश दाई नभएको भए मैले के गर्थेँ होला? आमा र मेरो हालत के हुन्थ्यो होला? अब घर जाने बित्तिकै आमालाई दिनेश दाईले दिनुभएको पैसा दिन्छु, अनि भोलिदेखि नै बुवाले पहिले बनाउनु भएको छाप्रोमा चिया पसल खोलिहाल्छु। भाँडाकुँडा पुरानै छ, आगो बाल्न दाउरा पनि छ, अनि दिनेश दाईले दिनुभएको पैसाले चिनी चियापत्ती दुध किन्छु, अनि चिया पनि अरू पसलमा भन्दा 1-2 रुपियाँ सस्तोमा बेच्छु। त्यति गरेपछि त मान्छे कसो नआउलान् र? फेरि मेरी आमाले पकाएको चिया त गाउँकै नम्बर 1 चिया पो हो त। बरु अहिले नै गएर आमालाई खुसीको खबर सुनाइहाल्छु। ए बोई निराजन, भर्खर जाने दिनेश दाई होइन? अँ किशोरी दिदी, दिनेश दाई नै हो। किन आउनु भएको रहेछ त दिनेश दाई, धेरै पछि देखे त। मलाई भेट्न बेला बेला त आइराख्नुहुन्छ नि। अनि दाईले मलाई पहिला दिनुभएको पैसा थियो नि, हो त्यही पैसा फिर्ता गर्न खोजेको, लिनु नै हुन्न थियो, आज त बल्ल बल्ल फिर्ता गरेँ। ए बोई, तिमीलाई त्यस्तो दुःख परेको बेलामा सहयोग गर्नुभएको थियो, धन्न पैसा फिर्ता लिनुभएछ है। त्यही त किशोरी दिदी। अनि दिदी तपाईँ हाम्रो गाउँमा आउनुभएको पनि 2 वर्ष भइसक्यो है, अब त हाम्रै गाउँमा बस्नुहुन्छ हो? ए बोई कहाँ हुनु नि, म त तिम्रो कथा हाम्रो साथीलाई सुनाउन पो आएको त, अब म पनि फर्किने बेला भयो, अरू साथीको पनि त कथा सुनाउनु पर्यो नि, कि कसो? अँ त्यो त हो नि दिदी। म त बाई बाई भन्न आएको अहिले। अनि आमा चाहिँ कहाँ जानुभयो? अँ भित्र भाँडा माझ्दै हुनुहुन्छ आमा। आमा, ए आमा। अँ भन बाबु, के भयो? किशोरी दिदी भेट्न आउनु भएको छ आमा, चिया लिएर आउनु त। ल ल भइहाल्छ नि। ए बोई देख्नुभयो त साथी, हिम्मत गर्यो भने नहुने कुरा के नै रहेछ र? यी निराजनलाई नै हेर्नुहोस् न, थोरै लगानीबाट सुरु गरेर पनि अहिले कति मजाको व्यापार भइरहेको छ उसको। बिहानदेखि पसलमा चिया खाने मान्छेहरूको भिड हुन्छ, फेरि आफ्नो पढाइ पनि अघि बढाइरहेको छ, र आमा पनि कति खुसी हुनुहुन्छ उसको प्रगति देखेर। आफ्नो घर व्यवहार र पढाइ पनि त्यही पसलले धानेको छ। अनि अस्ति मलाई भन्दै थियो, काकी बिरामी भएको बेलामा उसैले नै उपचार गर्न पैसा दिएको रहेछ, बैगुनीलाई गुणले मार्नु भन्थे, हो रहेछ। ल त साथी, अब म पनि जान्छु, मेरो बस पनि छुट्टिने बेला भइसक्यो। मेरो गाउँ क्या त साथी, म गएँ है साथी, फेरि भेटौँला। बाई बाई साथी, बाई बाई निराजन। निराजनको कथा सुनाएकोमा किशोरीलाई धेरै धेरै धन्यवाद। मनोज, निराजनले आफ्नो बुवा बितेपछि कति धेरै दुःख पाएको है। अझै हेर्नुहोस् त साथी, आफन्तहरू पनि कस्तो होला कि, त्यस्तो दुःख परेको बेलामा सहयोग गर्नु त कहाँ हो कहाँ, झन् दुःखमा चाहिँ दुःख थप्दिने, त्यस्तो पनि गर्ने हो र भन्या। त्यही त मलाई पनि कस्तो नराम्रो लाग्यो भने तर जे होस् उसलाई गाउँकै एकजना दाइले सहयोग गर्नुभयो जसका कारण उसले आफ्नै गाउँमा चिया पसल राख्न सफल भयो र राम्रो व्यापार पनि गर्न सक्यो हो यो कुरा चाहिँ एकदमै राम्रो भयो नि होइन र त्यही त मनोज उसले बुवाले गर्नुभएको जस्तै व्यापार गर्छु र परिवारमा भइरहेको आर्थिक समस्या समाधान गर्छु भन्ने विचार गर्यो र त्यही अनुसार चिया पसल पनि राख्यो त्यो कुरा त एकदमै राम्रो हो नि हो किन भन्नुहोस् त साथी पक्कै पनि हो नि सविता र अर्को कुरा त निराजनले आफूले कमाएको पैसा बचत पनि गर्न सफल भयो जसले गर्दा उसलाई पैसाको अभाव पनि भएन र त्यति मात्रै नभएर आफ्नो काकीको उपचार गराउन पनि पैसा सहयोग गर्यो नि होइन र पक्कै पनि हो नि मनोज र अर्को कुरा त नि साथी निराजनले आफ्नो चिया पसल अघि बढाउने त छँदैछ त्यसको साथसाथै उसले आफ्नो पढाइलाई पनि अघि बढायो होइन त साथी हो नि सविता पढाइमा राम्रो गर्न सकियो भने त आफूले पढेको कुरा व्यापारमा पनि लगाउन सकिन्छ जसले गर्दा व्यापार राम्रो पनि त गर्न सजिलो हुन्छ नि होइन र त्यही भएर नि साथी हामी युवा र किशोर किशोरीहरूले पनि निराजनले जस्तै सानै उमेरदेखि नै यस्तो गर्छु केही कुरामा लगानी गर्छु अनि त्यसैमा राम्रो गर्छु पैसा कमाउँछु भनेर सोच्नुपर्छ जस्तो लाग्छ है मलाई त एकदमै राम्रो कुरा गर्यो है सविता तिमीले र त्यो किन भने नि साथी हामीले विभिन्न कुराहरूमा चाहिने भन्दा बढी फजुल खर्च गरिरहेका हुन्छौँ हाम्रो आवश्यकतालाई नै नबुझी खर्च गरिरहेका हुन्छौँ बरु त्यो खर्च गर्नुको सट्टा बचत गरियो भने त्यो पैसालाई पछि अरू केही कुराहरूमा खर्च गर्न सकिन्छ अथवा केही राम्रो कुरामा लगानी गर्न सकिन्छ नि हो नि मनोज त्यसरी खर्च गर्नुको सट्टा लगानी गरियो भने त त्यो लगानीबाट हामी आफैलाई आर्थिक रूपमा फाइदा पनि हुन्छ र भविष्यमा आर्थिक रूपमा सजिलो पनि त हुन्छ नि हो किन भन त मनोज हो नि सविता अब उदाहरणको लागि विनोद चौधरीलाई हेरौँ न उहाँले पनि सानैदेखि बिजनेस गर्ने सोच राखेर किशोर अवस्थादेखि नै बिजनेस गर्न थाल्नु भयो र अहिले हेर त कति धेरै सफलता पनि त पाइरहनु भएको छ नि हो कि होइन भन्नुहोस् त साथी पक्कै पनि हो नि मनोज अब सुरु गर्दा कुनै ठुलै बिजनेस गर्नुपर्छ भन्ने पनि छैन है साथी सानो कुराबाट सुरुवात गर्यो भने हामीलाई नै सजिलो हुन्छ घाटा लाग्ने चान्स पनि धेरै नै कम हुन्छ र त्यसले राम्रोसँग अगाडि बढाउनु पनि सकिन्छ होइन र मनोज हो नि सविता सानो कुराबाट सुरुवात गर्दा विभिन्न चुनौतीहरू अथवा अन्य कुराहरूको अनुभव पनि हुन्छ जसले गर्दा हाम्रो सिकाइ पनि धेरै नै हुन्छ ल हो कि होइन भन त सविता पक्कै पनि हो नि फेरि हेर्नुहोस् न साथी पैसाले पैसा नै तान्छ भनेर त हामीले पहिलेदेखि सुन्दै आएका छौँ नि केही कुरामा राम्रोसँग सोच विचार गरेर के कति फाइदा हुन्छ मैले यो काम गर्न सक्छु कि सक्दिनँ मेरो क्षमता छ कि छैन भन्ने जस्ता कुराहरू केलाएर लगानी गर्यो भने त सफल नहुने भन्ने चाहिँ हुँदैन जस्तो लाग्छ है मलाई त पक्कै पनि हो नि तिमीले यो कुरा गर्दै गर्दा मलाई मेरो साथीहरूको याद आयो के उनीहरूले पनि कति मजाले कम्पनी चलाइरहेका छन् र त्यो कम्पनीबाट उनीहरूले मान्छेको बर्थडे न्यु इयर एनिभर्सरी जस्ता अवसरहरूमा कार्यक्रमहरू गर्ने सरप्राइज दिने गर्छन् के ए कति रमाइलो मनोज तर तिमीले त मलाई यसको बारेमा कहिले पनि भनेको थिएनौ त बरु भन त त्यो कम्पनीको नाम के हो अनि उनीहरूले कसरी काम गर्दैछन् कस्तो काम गर्दैछन् भनेर सविता कम्पनीको नाम चाहिँ अफरिङ ह्याप्पिनेस हो र यसको बारेमा मैले नै भन्नुभन्दा पनि अफरिङ ह्याप्पिनेसकै एकजना सुरुवातकर्ता साथी अविनाश चौधरीसँग मैले कुराकानी गरेको थिएँ बरु तिमी र साथीलाई उसकै कुरा सुनाउँछु नि हुँदैन ल ल ल भइहाल्छ नि मनोज साथी सुनौ है त साथी अविनाश चौधरीको यो कुरा मेरो नाम चाहिँ अविनाश चौधरी भेन्चर हामीले सुरु गरेका छौँ नाम अफरिङ ह्याप्पिनेस र त्यसको एकजना सुरुवातकर्ता सबैजना विदेश पलायनहरू भइरहेछन् देशमा गर्ने कसले यहीँ पनि एउटा हामीले धेरै कुरा गर्न सकिन्छ युवाका कति त्यस्ता गुणहरू छन् फोटोग्राफीदेखि लिएर सङ्गीतदेखि लिएर राइटरदेखि लिएर जे पनि हुन सक्यो त्यस्ता युवाहरूलाई चाहिँ हामीले चाहिँ एउटा हबमा ल्याएर हामीले केही गर्न सक्यौँ र त्यही क्रममा चाहिँ हामीले यो अफरिङ ह्याप्पिनेस भन्ने चाहिँ कम्पनी सुरु गर्नै पर्छ भन्ने असोच तसै ताक हामीले सुरु गऱ्यौँ र सुरुमा हामीसँग पनि त्यस्तो पैसा थिएन होइन के गर्ने भन्ने अलमोल भइरहेको बेलामा चाहिँ होइन यहीँ गर्नुपर्छ अलिकति गाह्रो होला अरे एउटा टाइम पछि चाहिँ यहीँबाट चाहिँ हामीले पैसा पनि निकाल्ने र सँगसँगै खुसी पनि बाँड्दै जाउँ भन्ने दृष्टिकोणले हामीले यो कम्पनीलाई चाहिँ बिस्तारै बिस्तारै अगाडि बढाउँदै गयौँ सुरुमा गिफ्टबाट सुरु गरौँ मायाको बट्टा मायाको उपहार स्वरूप भनेर बहिनीहरू थपिए ह्यान्डमेड कुराहरू बनाउने स्केच गर्ने अब रह्यो कुरा अब कम्पनी त गऱ्यौँ त्यही पनि कसरी चाहिँ मोटिभेट गर्ने त युवालाई सबैलाई चाहिँ एउटा के सोचमा पुर्यायौँ भन्दाखेरि चाहिँ त्यो भोलि पर्सि हामीले हामी सबैको होस् र सबैको हामीले आफैले क्वालिटी बढाऊँ आफैले कस्टमरसम्म आफैले पुगाम इन्कम पनि त्यही अनुसारको बिस्तारै बढाउँदै जाउँ स्पेसल मोमेन्ट्सहरू हुन्छ जस्तो एनिभर्सरी भयो कुनै बर्थडे भयो त्यस्तो त्यस्तोमा नर्मल सेलिब्रेसन मात्रै के फेसबुकमा पोस्ट गर्यो ह्याप्पी बर्थडे त्यति मात्रै हामीले चाहिँ यो पोख्ने तरिका होइन भित्रबाट एउटा खुसीको भावना भन्ने कुरा चाहिँ अझै पनि हराउँदै गइरहेको थियो हामीले एउटा प्याकेजहरू बनाउन थाल्यौँ र त्यो सर्भिसमा चाहिँ हामीले चाहिँ सानो चिटिक्क परेको गिफ्ट हुन सक्यो कुनै भिडियो हुन सक्यो हामीले डेकोरेसन एड गरिदियौँ त्यस्तै त्यस्तै गरेर हामीले धेरै धेरै तरिकाले धेरै कुराहरू थप थप थप गरेर खुसी चाहिँ पैसा आफ्नो ठाउँमा छ तर त्यो बाहेकको पनि त्यो जुन क्षण छ नि त्यहाँदेखिदेखि हामी झन् मोटिभेट भयौँ हामीले महिनामा केही नभए पनि भनौँ न झन्डै झन्डै 1 लाखदेखि लिएर 2.5-3 लाखसम्मको प्रफिट मार्जिन मात्रै निकालिरहेछौँ र कहिलेकाहीँ अझै बेसी पनि हुन्छ अहिले यो काठमाडौँ कपुर ललितपुर यो 3 क्षेत्र र पोखरा भयो चितवन भयो बुटबल भयो धरान विराटनगर इटहरीमा त्यतातिर कुनै ठाउँमा हाम्रो ब्रान्चहरू खोल्ने र त्यताको पनि युथहरूलाई इङ्गेज गराउने हामीले पर्यटकहरूलाई पनि आकर्षित गर्न सक्छौँ हामीले घुम्दा घुम्दै पनि उहाँहरूलाई चाहिँ चकित बनाउने अचम्म पार्ने रचना गरिदिन सक्ने क्षमता बोकेको कम्पनी छ नेपालमै पनि धेरै कुरा गर्न सकिन्छ हरेक स्तरबाट हरेक क्षेत्रबाट गर्न सकिन्छ भन्ने उदाहरण दिइसकिन्छ हामीले गर्नु छोड्नु हुँदैन देश अहिले बन्दैछ र यहीँ पनि जागिर गरे पनि भयो र यहाँको स्रोत र आफ्नो ट्यालेन्टलाई चाहिँ नेपालमै पोखेर चाहिँ सबैलाई आफूलाई पनि बढाउनु र अरूलाई पनि अपर्च्युनिटी दिनुहोस् भन्ने चाहिँ म त्यति भन्न चाहन्छु तपाईँकै प्यारो रेडियो कार्यक्रम साथीसँग मनका कुराको बारेमा धेरै जानकारी लिन वा छुटेका कार्यक्रम सुन्नका लागि हाम्रो वेबसाइट www.ssmk.org गएर नयाँ तथा पुराना कार्यक्रमहरू सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ साथी अविनाश चौधरीलाई धेरै धेरै धन्यवाद छ है अफरिङ ह्याप्पिनेसको बारेमा जानकारी दिनुभएकोमा अनि धेरै धेरै बधाई पनि छ है यति रचनात्मक कार्यहरू गरिरहनु भएको छ मान्छेहरूलाई खुसी पनि बनाउँदै हुनुहुन्छ त्यो सँगसँगै पैसा पनि कमाइरहनु भएको छ त्यही भएर अफरिङ ह्याप्पिनेसको सम्पूर्ण टिमलाई शुभकामना छ है आउने दिनहरूमा धेरैभन्दा धेरै प्रगति गर्नुहोला मान्छेहरूलाई खुसी बनाउनुहोला पक्कै पनि हो नि मनोज फेरि हेर न अहिले त नेपालमा अनलाइन सपिङ पनि धेरै नै फस्टाइरहेको छ हामीले पनि अलि राम्रो खालको सामान फरक तरिकाले अनलाइनबाटै बिक्री वितरण गर्ने हो भने त त्यहाँबाट पनि त राम्रो गर्न सक्छौ नि हो कि न भन त हो नि अब हाम्रै अफिसको छेउको उदाहरण हेर न सविता डाफे वर्क्सको विभिन्न ठाउँका महिला तथा किशोर किशोरीहरूलाई जीविकोपार्जन सम्बन्धी तालिम दिने गर्छ तालिम दिने मात्रै नभएर नि साथी जीविकोपार्जन सम्बन्धी तालिम लिइसकेपछि उहाँहरू गाउँ फर्किनुहुन्छ र गाउँ फर्केर आफूले सिकेको सिपलाई व्यवहारमा लागू गर्नुहुन्छ भन्नुको मतलब नि साथी तालिम लिएर गइसकेको साथीहरूले सामान उत्पादन गर्न थाल्नुहुन्छ र त्यही सामान फेरि डाफे वर्क्सलाई बेच्नुहुन्छ यस्तो गर्दाखेरि उहाँहरू सक्षम पनि हुनुभयो आत्मनिर्भर पनि हुनुभयो पछिमाथि भर पर्नु परेन होइन त मनोज पक्कै पनि हो नि सविता त्यस्तै गरी नि साथी आफ्नै गाउँठाउँमा बसेर तरकारी खेती च्याउ खेती त्यस्तै गरी गाई बस्तु कुखुरा बाख्रा पालन किराना पसल सिलाई बुनाईको कार्य बन्द गर्न सकिन्छ नि होइन र सविता पक्कै पनि हो नि मनोज फेरि हेर्नुहोस् न साथी हाम्रो नेपालमा पर्यटकीय स्थलहरू एकदमै धेरै छन् त्यस्ता ठाउँमा गएर होटल तथा लजहरू पनि खोल्न सकिन्छ खाजा पसलहरू पनि खोल्न सकिन्छ अथवा होमस्टे पनि राख्न सकिन्छ त्यसले गर्दा पर्यटन प्रवर्धन पनि हुन्छ र त्यो सँगसँगै आफूलाई आम्दानी पनि त हुन्छ नि हो किन भन त सही हो सविता अब कति धेरै साथी देशमा केही पनि अवसर छैन यहाँ बसेर केही काम छैन भन्ने कुराहरू गर्नुहुन्छ तर यहीँ बसेर धेरैभन्दा धेरै साथीले सफलतापूर्वक आफ्नो बिजनेस अघि बढाइरहनु भएको त हामीले सुन्दै अनि देख्दै पनि त आइरहेका छौँ नि होइन र सविता हो नि मनोज दैनिक रूपमा कति धेरै युवाहरू विदेशी रहनु भएको छ भने कति धेरै युवाले चाहिँ यहीँ बसेर आफ्नो गाउँठाउँको विकास गर्नुपर्छ भनेर लागि परिरहनु भएको छ र त्यसको साथसाथै राम्रोसँग पैसा पनि त कमाइरहनु भएको छ नि हो किन भन्नुहोस् त साथी त्यही त सविता साथी त्यसको लागि सबैभन्दा पहिला चाहिँ आफ्नो क्षमता र इच्छा के छन् भन्ने कुराहरू पत्ता लगाउने अनि त्यसपछि इच्छा अनुसारको काम गर्नको लागि लगानी गर्न सकिन्छ जस्तो लाग्छ है मलाई हो नि र त्यसको लागि आफ्नो गाउँठाउँमा भएको स्रोत साधनको प्रयोग गर्न पनि एकदमै आवश्यक छ जस्तो लाग्छ है मलाई अब हेर्नुहोस् है साथी नेपालको विभिन्न ठाउँहरूको आफ्नै विशेषता छन् जस्तै कि इलाममा चिया गुल्मीमा कफी सुदूरपश्चिम र कर्णालीमा ओखर हो हामीले पनि आफ्नो गाउँठाउँको विशेषता के छ भन्ने कुरा पत्ता लगाउने अनि त्यही अनुसार लगानी गर्ने गर्न सकिन्छ नि होइन त मनोज पक्कै पनि हो नि सविता त्यसो गर्नाले स्थानीय स्रोत साधनको सदुपयोग पनि हुने भयो स्थानीय रूपमा विकास पनि हुने भयो र आफूले आमदानी नि गर्न सकियो होइन र साथी हो नि मनोज ल सविता अब चाहिँ यही विषयमा रहेर हाम्रो साथीलाई यस हप्ताको बिओआई प्रश्न नै सोधौ न हुँदैन भइहाल्छ नि मनोज साथी, यो हप्ताको भिवाई प्रश्न सोध्न र अघिल्लो हप्ताको भिवाई प्रश्नमा तपाईँले पठाउनु भएको तपाईँको जवाफ लिएर आउँदैछन् तपाईँकी प्यारी साथी मिरा। बरु मिरालाई नै स्वागत गरौँ है त। रेडियो कार्यक्रम साथीसँग मनका कुरामा इमेल पठाउने ठेगाना रहेको छ cwfriends@hotmail.com cwfriends@hotmail.com। नमस्ते छ है साथी, म तपाईँकै रमाइली चञ्चले अनि चटपटे साथी मिरा अघिल्लो हप्ताको बिओवाई प्रश्नमा तपाईँले नै पठाउनु भएको विचारको पोको बोकेर आइसकेकी छु। ल त साथी, अब भने म फटाफट यो पोको फुकाउन सुरु गरिहाल्छु है त। र यो पोकोबाट सबैभन्दा पहिले निस्किएको छ यस हप्ताको बिओवाई प्रश्न। साथी, यस हप्ताको बिओवाई प्रश्न ध्यान दिएर सुन्नुहोस् है त। तपाईँको विचारमा हामीले स्थानीय स्रोत साधनमा किन लगानी गर्नुपर्छ होला? प्रश्न फेरि एकपटक है त साथी, तपाईँको विचारमा हामीले स्थानीय स्रोत साधनमा किन लगानी गर्नुपर्छ होला? साथी, प्रश्न सुनिसकेपछि आफ्नो विचार लेखी पठाउनको लागि मोबाइलको मेसेज बक्समा गएर बिओवाई टाइप गरी एक स्पेस दिनुहोस् अनि आफ्ना विचारहरू सरर लेखी पठाउनुहोस् 3440 00। अब भने अघिल्लो हप्तामा सोधिएको प्रश्नमा तपाईँले नै पठाउनु भएको विचारहरू सुनाउने बेला भएको छ। र अघिल्लो हप्ताको बिओवाई प्रश्न थियो, यौन रोग या यौन संक्रमण भएको कुरा मानिसहरूले किन भन्न चाहँदैनन् होला? यो प्रश्नमा हामीलाई धेरै साथीले आफ्नो विचार लेखी पठाउनु भएको छ, तर कार्यक्रममा सबै साथीको विचारलाई समेट्न नसकिने हुँदा तपाईँहरूले भन्नुभएको उस्ता उस्तै 2-3 विचारलाई समेट्ने प्रयास गर्छु है त साथी। र हाम्रो साथी निर्मला धामी लेख्नुहुन्छ, यौनको बारेमा अरूसँग कुरा गर्दा न कसैले आफूलाई नराम्रो पो भन्ने हो कि, मान्छेले कुरा काट्ने पो हो कि, कतै पछि गएर समस्यामा परिने हो कि भन्ने डरले गर्दा मान्छेहरू यौन रोग अनि यौन संक्रमणको बारेमा खुलेर कुरा गर्न डराउँछन् जस्तो लाग्छ। त्यसै गरी साथी राजमङ्गल मोक्तान भन्नुहुन्छ, मानिस सर्वश्रेष्ठ प्राणी भए तापनि यौनजन्य समस्या सेयर गर्न सक्दैनन् किनकि यो सम्बन्धी जनचेतनाको अझै पनि कमी छ र अस्पतालमा डाक्टरहरूसँग खुलेर कुरा गर्न पनि राम्रो वातावरण नै हुँदैन। बरु यस सम्बन्धी विभिन्न नाटक गर्ने, पाठ्य पुस्तकमा पनि यो विषय समेट्ने गर्नुपर्छ जस्तो लाग्छ मलाई। र अन्त्यमा नाम लेख्न छुटाउनु भएको हाम्रो दाङको साथी भन्नुहुन्छ, हाम्रो समाजमा यौन सम्बन्धी कुरालाई अझै पनि सङ्कुचित रूपमा हेर्ने गरिन्छ। अन्य रोगका रोगीलाई हेला गर्ने त छँदैछ, झन् यौन रोगीलाई एकदमै हेला गर्ने, अनैतिक सोच्ने गर्छन्। त्यही भएर पनि उनीहरू खुलेर कुरा गर्न रुचाउँदैनन् जस्तो लाग्छ है साथी। पक्कै पनि साथी, र बिओवाईमा रहेका अन्य विचारहरूमा एक त आफैले पनि लाज मान्ने कारण छ भने अर्को त यौन सम्बन्धी खुलेर कुरा गर्न नसकिने तथा स्वास्थ्य सेवा संस्थामा पनि उपचार मैत्री वातावरण नहुने भएकोले मानिसहरू यौन रोग अनि यौन संक्रमण सम्बन्धी कुराहरू खुलेर भन्न चाहँदैनन् भन्ने कुरा रहेको छ। त्यही भएर यस्तो किसिमको वातावरणलाई हटाउने र सबैजनालाई यौन सम्बन्धी ज्ञान दिनुपर्ने आवश्यकता छ भन्नुभएको छ हाम्रो साथीले। ल त साथी, आफ्नो विचार राखिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र यो हप्ताको बिओवाई प्रश्नमा पनि आफ्नो यस्तै विचारहरू लेखी पठाउनुहोला भन्दै म तपाईँकै रमाइली चञ्चले अनि चटपटे साथी मिरा पनि बिदा हुन्छु। नमस्ते, बाई बाई, फेरि भेटौँला। यदि तपाईँ फेसबुक चलाउनुहुन्छ भने हाम्रो फेसबुक फ्यान पेज www.facebook.com/ssnkradio गई लाइक गरी हामी कहाँ छौँ, के गर्दैछौँ भनेर पनि जान्न सक्नुहुन्छ। साथी, आफ्नो गाउँठाउँको आवश्यकता के छ त्यही अनुसार आफूले के कस्तो कुराहरूमा लगानी गर्न सकिन्छ भन्ने कुरा पत्ता लगाउनुहोला। आफ्नो इच्छा अनि क्षमता बुझ्नुहोला र राम्रोसँग सोच विचार गरी कुनै एक क्षेत्रमा लगानी गर्ने निर्णय पनि लिनुहोला। होइन त सविता? पक्कै पनि हो नि मनोज। र लगानी गर्नु अघि ध्यान दिनुपर्ने कुरा भनेको नि साथी आफ्नो गाउँठाउँको विशेषता पनि हो है, किनकि आफ्नो गाउँठाउँकै स्रोत साधनलाई बढावा दियौँ भने हामीलाई लगानी गर्ने बेला पनि सजिलो हुन्छ र त्यसले उत्पादन पनि राम्रो दिन्छ। होइन त मनोज? अँ, र त्यो सँगसँगै आफ्नो व्यापार व्यवसायबाट कमाएको पैसाबाट केही पैसा चाहिँ बचत गर्ने बानी पनि गर्नुहोला। अलिअलि बचत गर्ने बानीले पछि हामीलाई लगानी गर्न पनि मद्दत गर्छ र पछि भविष्यको लागि पनि राम्रो हुन्छ नि। होइन र साथी? पक्कै पनि हो नि साथी। गाउँठाउँमै आफ्नै घर परिवार साथीभाइसँग मिलेर आफ्नै ठाउँमा भएको स्रोत साधनको प्रयोग गरी व्यापार व्यवसाय गर्नुहोला, आर्थिक रूपमा समृद्ध हुनुहोला। हामी सबैजनाको तर्फबाट तपाईँलाई धेरै धेरै शुभकामना छ है। पक्कै पनि हो नि। रेडियो कार्यक्रम साथीसँग मनका कुरामा आफ्नै आवाजमा आफ्नो कुरा रेकर्ड गराउनको लागि हाम्रो टोल फ्री नम्बर रहेको छ 1660100456 एनटिसी प्रयोग गर्ने साथीका लागि र 9805072000 एनसेल प्रयोग गर्ने साथीका लागि। श्रोता समूहको निर्णयले नै भर्खरै मात्र जनप्रतिनिधि निर्वाचित भएको अवस्थामा उहाँहरू नै हाम्रो प्रतिनिधि हो र उहाँबाटै नै भ्रष्टाचार विरुद्धको अभियान थालनी गर्नुपर्छ र उहाँहरू नै हाम्रो प्रतिनिधि भएकाले उहाँहरूलाई नै प्रतिबद्धता गराएर उहाँहरू पनि नखाने र अरूलाई पनि खान नदिने प्रतिबद्धता स्वरूप यो कार्यक्रम आयोजना गरिएको हो। स्थानीय जनप्रतिनिधिहरूलाई चाहिँ भ्रष्टाचार गर्न नदिनको लागि चाहिँ म आफू जस्तै युवाहरूसँग चाहिँ किन महत्त्वपूर्ण छ त भ्रष्टाचार नदिनको लागि भनेर एउटा अन्तर्क्रिया कार्यक्रम गर्छु र जनप्रतिनिधिहरूलाई चाहिँ भेट्न गरेर चाहिँ अबदेखि चाहिँ म भ्रष्टाचार लिदिनँ भन्ने प्रतिबद्धता पत्रमा चाहिँ साइन गराउन चाहन्छु। स्थानीय जनप्रतिनिधिहरूलाई चाहिँ भ्रष्टाचारबाट मुक्त राख्नको लागि चाहिँ म मेरो साथीहरू सबैजना मिलेर चाहिँ हामी सडक नाटक गर्न सक्छौँ र गर्छौँ पनि। उहाँ युवा साथीहरूले त आफ्नो स्थानीय तहका जनप्रतिनिधिलाई भ्रष्टाचार मुक्त राख्न विभिन्न क्रियाकलाप गर्दै हुनुहुन्छ। तपाईँ आफ्नो ठाउँको जनप्रतिनिधिलाई भ्रष्टाचार मुक्त राख्न के गर्नुहुन्छ? आउनुहोस्, सदाचारीलाई सम्मान युवालाई आह्वान अभियानमा सहभागी भई आफ्ना क्रियाकलापहरू हामीलाई भन्नुहोस्। अहिले भर्खरै सुन्नुभएका यस्तै क्रियाकलापहरू गर्छु भनेर आफ्ना योजना राख्नुहुने तपाईँहरू मध्ये तीनजना व्यक्ति या समूहले आकर्षक उपहार पाउनुहुनेछ। यी तीनजना मध्ये पनि आफ्ना गाउँठाउँका सबैलाई सहभागी गराएर उत्कृष्ट क्रियाकलाप गर्नेहरूले क्षमता अभिवृद्धिका अवसर समेत पाउनुहुनेछ। त्यसैले सहभागी भई आफ्ना योजना भन्नको लागि पैसा नलाग्ने निशुल्क फोन नम्बर 9801122415 नम्बरमा मिस्ड कल गर्न सक्नुहुन्छ। मिस्ड कल गर्नेहरूलाई यतैबाट फोन आउनेछ। त्यस्तै तपाईँले सिएएस टाइप गरी एउटा खाली ठाउँ छोडेर 3-7-1-7-1 नम्बरमा आफ्ना कुरा लेखेर पनि सहभागी हुन सक्नुहुनेछ। प्रश्न सोधौं, जवाफ दिइ त खोजौं। सदाचारीलाई सम्मान, युवालाई आह्वान अभियान। साथी, हाम्रो युवा साथीको आवाज त सुनिहाल्नु भयो। आफ्नो गाउँठाउँका जनप्रतिनिधिहरूलाई भ्रष्टाचार मुक्त राख्न के गर्न सक्नुहुन्छ भन्ने कुरा? र साथी, तपाईँले चाहिँ आफ्नो गाउँठाउँको जनप्रतिनिधिहरूलाई भ्रष्टाचार मुक्त राख्न के गर्ने सोच्नु भएको छ? आफ्नो आइडियाहरू हामीलाई बाँड्नुहोला, हामी तपाईँको आइडियालाई कार्यक्रम मार्फत प्रसारण गर्नेछौँ। पक्कै पनि हो नि। र साथी, फेरि पनि भन्न मन लागेको कुरा के हो भने नि, प्रश्न सोधौँ, जवाफ दिइ त खोजौँ। म गाउँदिन अब गीत गजल सरगम सङ्गारेर गीत भन्दा मिठास पाएकी छु तिमीलाई अँगालेर म गाउँदिन अब गीत गजल सरगम सङ्गारेर गीत भन्दा मिठास पाएकी छु तिमीलाई अँगालेर अब मिठा मिठा मन सुने तिम्रा गुणका कुरा छोडे मैले झुन्का कुरा नमारे सुनका कुरा गर्छु अब मिठा मिठा मन सुने तिम्रा गुणका कुरा ल त साथी, तपाईँसँग कुराकानी गर्दा गर्दै अब भने कार्यक्रमबाट बिदा मागेर जाने बेला पनि भइसकेको छ। र साथी, आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया पठाउन चाहिँ नभुल्नु होला है। पक्कै पनि। र हामीलाई प्रतिक्रिया पठाउनको लागि कार्यक्रमको बीच बीचमा विभिन्न ठेगानाहरू पनि दिइसकेका छौँ। ती ठेगानाहरू मध्ये आफूलाई सजिलो लाग्ने कुनै एक माध्यम प्रयोग गरी आफ्नो प्रतिक्रिया पठाउन सक्नुहुन्छ है। पक्कै पनि। ल त साथी, तपाईँको यो हप्ता राम्रोसँग बितोस्। यो चिसो मौसममा आफूलाई न्यानो राख्नुहोला, आफ्नो स्वास्थ्यको अनि खानपानको ख्याल गर्नुहोला भन्दै साथीसँग मनका कुराको 861 भागबाट सबै टिम मीरा, अङ्किता, रसिक सँगसँगै म तपाईँकी हँसिली रसिली अनि चिटिक्क परेकी प्यारी साथी सविता अनि म तपाईँकी बिन्दास अनि झ्याप्प कपाल पालेको साथी मनोज पनि बिदा हुन्छु। नमस्ते, बाई बाई, फेरि भेटौँला।